पूर्व प्रधानमन्त्री एवं एकीकृत माओवादी नेता डाक्टर बाबुराम भट्टराई काठमाडौँका प्रहरी प्रमुख रमेश खरेलको पक्षमा उभिनु भएको छ। सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो धारणा व्यक्त गर्दै भट्टराईले खरेल इमान्दार अफिसर भएकोले कारवाही गर्न नहुनेमा जोड दिनुभएको छ। भट्टराईले प्रहरीको एआईजी बडुवामा आर्थिक सलखेल भएको दावी पनि गर्नुभएको छ। प्रहरीको बन्द बडुवामा आर्थिक सलखेल भएको भरपर्दो सूत्रबाट थाहा भएको छ। भट्टराईले ट्विटरमा भन्नुभएको छ, यसबारे वेद खोल्ने इमान्दार अफिसरलाई उल्टी कारवाही गर्नु ठिक भएन। एआईजीमा बडुवा हुन प्रहरीका डिआइजी बोकेर शक्ति केन्द्र धाउने गरेको अभिव्यक्ति दिएपछि खरेललाई कारवाही स्वरूप काठमाडौँबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गर्ने तयारी भइरहेका बेला पूर्व प्रधानमन्त्री भट्टराईले एआईजी बडुवामा आर्थिक चलखेल भएको भन्दै खरेलको बचाउ गर्नुभएको हो। संविधान सभाको बैठक आज पनि बस्ने भएको छ। बिहान 11 बजेपछि शुरू हुने आजको बैठकमा राज्यको पुनर्संरचना प्रतिवेदनमा छलफल हुने भएको छ। संविधान अभिलेख अध्ययन तथा निकुल समितिले राज्य पुनर्संरचनाका विषयमा निकुल गरेको सहमति र असहमतिका बोधाका विषयमा सभासदहरूले धारणा राख्ने क्रम आज पनि जारी रहने भएको छ। अघिल्लो संविधान सभामा सबैभन्दा विवादित बनेको राज्य पुनर्संरचनाका विषयलाई संवैधानिक राजनीतिक तथा संवाद समितिले विवादका विषय सुल्झाउन पहल गर्नेछ। यसैबीच संवैधानिक राजनीतिक तथा संवाद समितिको आजको बैठकमा संविधान सभा बाहिर रहेका दलको पहिचान गरिएको प्रतिवेदन पेश हुने भएको छ। बिहान 11 बजे सिंहदरबारमा बस्न लागेको बैठकमा यसअघि सभासद पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिले संविधान सभा बाहिर रहेका दल तथा सरकारवाला समूहको पहिचान गरेको प्रतिवेदन बुझाउन लागेको हो। समितिले त्यस्ता दल तथा समूहका विषयमा हिजै प्रतिवेदनलाई अन्तिम बनाएकाले आज समितिमा पेश गर्ने भएको हो। उप प्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मान सिंहले संविधान लेखन प्रक्रिया कार्यतालिका अनुरूप अघि बढिरहेको बताउनु भएको छ। उप प्रधानमन्त्री सिंहले संविधान सभाभन्दा बाहिर रहेका दलहरूको सुझावलाई पनि समेट्दै निर्धारित कार्यतालिका अनुरूप संविधान लेखन प्रक्रिया अघि बढिरहेकाले आगामी माघ 8 गते नै संविधान जारी हुने बताउनुभयो। नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कंग्रेस महामन्त्री समेत रहेका सिंहले नेकपा एमाले सरकारको कामकाज भाइमा देखाएको असन्तुष्टि तर्कसङ्गत नभएको दावी गर्नुभयो। सिंहले प्रधानमन्त्री सुशील कोइरालाले नेतृत्व गरेको सरकार भए पनि सबै दलका सुझाव र भावनालाई समेटेर अघि बढेकाले एमाले असन्तुष्टि जनाउनु पर्ने कारण नभएको स्पष्ट पार्नुभयो। उहाँले 26 जना सभासद मनोनयन तथा राजनैतिक नियुक्तिदेखि सरकार सञ्चालनका हरेक काममा एमालेसँग छलफल भइरहेको र त्यसै अनुरूप अघि बढिरहेको बताउनुभयो। सभासद मनोनयनबारे पत्रकारहरूले राखे जिज्ञासामा उप प्रधानमन्त्री सिंहले सरकारले सर्वोच्च अदालत समक्ष अन्तरिम आदेश पुनरावलोकनका लागि निवेदन दिएकाले सर्वोच्चको पुनरावलोकन पर्खिरहेको स्पष्ट पार्नुभयो। संविधान सभा पुनर्निर्वाचनको तयारीमा चितवन आउनुभएका सिंह चितवन क्षेत्र नम्बर 4 आयोजना हुने चुनावी सभालाई सम्बोधन गरी आजै काठमाडौँ फर्किने कार्यक्रम छ। संविधान सभाको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकालाई आज उम्मेदवारी फिर्ता लिने समय दिएको छ। आगामी असार 8 गते देशका 4 निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि गत 11 गते आइतबार मनोनयन दर्ता गरिएको थियो। आज बेलुका 5 बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय छुट्याइएको निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारी फिर्ता लिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरिएको छ। आइतबार निर्वाचन चिन्ह प्रदान निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिनुभयो। यसै बीच 18 गते देखिने संचार माध्यमहरूलाई आचार संहिता लागू हुने पनि आयोगले प्रष्ट पारेको छ। गत मङ्सिर 4 गते भएको संविधान सभा निर्वाचनमा 2 स्थानबाट विजयी भएकाले 1 स्थान छोडेपछि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचन काठमाडौँ क्षेत्र नम्बर 2, चितवन क्षेत्र नम्बर 4, बर्दिया क्षेत्र नम्बर 1 र कैलाली क्षेत्र नम्बर 6 उपनिर्वाचन हुनेछ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, गणतन्त्र आएपछि तपाईँले गणतन्त्रको कतिको अनुभव गर्नुभएको छ? ए, बिस्तारै अनुभूति हुँदैछ। बी, गणतन्त्रको ग पनि आएको महसुस भएको छैन। से, गणतन्त्र भन्दा राजतन्त्रै ठिक। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन ओबिसी काठमाडौँ सडक खण्ड मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ रासी बटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन फोन नंबर 0556 63 63 मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रममा 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज दिनभर घाम लागे तापनि बेलुका पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सचक भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। रुस समर्थक लडाकुले पूर्वी युक्रेनमा सेनाको हेलिकप्टर खसालेका छन्। उक्त घटनामा युक्रेनी सेनाका एक जनरल सहित 12 सुरक्षाकर्मीको मृत्यु भएको छ। रुसी समर्थक प्रदर्शनकारीले कब्जामा लिएको कस्वेस्लो बिहानास्क सहरस्थित सैन्य शिविरमा सेनालाई लिएर जाँदै गरेको हेलिकप्टर प्रदर्शनकारीले खसालेका हुन्। युक्रेनका राष्ट्रपति अलेक्जेन्डर तुर्किनोभोभले विद्रोहीहरूले रुसमा निर्मित एन्टी एयरक्राफ्ट सिस्टम प्रयोग गरी हेलिकप्टर खसालेको बताएका छन्। घटनामा हेलिकप्टरका चालक सहित सबैजनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। गत हप्ता सोही सहरमा भएको झडपमा युक्रेनी सेनाका 14 जवानको मृत्यु भएको थियो। नाइजेरियामा सङ्घर्षरत बोको हरामले उत्तर पश्चिम बोर्ना क्षेत्रमा 35 जनाको हत्या गरेको छ। क्यामरुनसँगको सिमाना जोडिएको क्षेत्रका सर्वसाधारणमाथि बोको हरामले आक्रमण गरेको अधिकारीहरूले बताएका छन्। सैन्य पोसाकमा मोटरसाइकलमा आएका चरमपन्थीहरूले अन्धाधुन्दा गोली प्रहार गरी गाउँलेको हत्या गरेको त्यहाँको सेनाले जनाएको छ। दर्जनौको संख्यामा आएका लडाकुहरूले बस्तीमा पनि आगसनी गरेको बताइएको छ। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दोस्रो क्वालिफायरको खेल हुँदैछ। मुम्बईमा बेलुका 8 बजेपछि हुने खेलमा चेन्नई सुपर किङ्स र किङ्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुनेछ। कोलकत्तासँग पहिलो क्वालिफायरमा पराजित भएको पन्जाबले फाइनल प्रवेशका लागि पुनः मौका पाएको हो भने चेन्नईले इलिमिनेटरमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै फाइनल पुग्ने ढोका खुल्लै राखेको हो। आजको विजेताले पर्सी उपाधिका लागि कोलकत्ता नाइट राइडर्स बिहान 10 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। व्यवस्थापिका संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै बैठकमा बजेटका विषयमा छलफलका लागि केही कार्यसूची पेश गर्ने। कार्यतालिका अनुसार संविधान लेखन प्रक्रिया अघि बढिरहेको उपप्रधान तथा स्थानीय विकास मन्त्री सिंहको भनाई। नेकपा एमाले सरकारको काम कारवाहीमा देखाएको असन्तुष्टि तर्क संगत नभएको दावी। रुस समर्थक लडाकुले पूर्वी युक्रेनमा सेनाको हेलिकप्टर खसाल्दा घटनामा युक्रेनी सेनाका एक जनरल सहित 12 सुरक्षाकर्मीको मृत्यु। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दोस्रो क्वालिफायरको खेल हुँदै खेलमा चेन्नई सुपर किङ्स र किङ्स इलेभेन पन्जाब भिड्ने। हवस् त बिहान 10 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए। नमस्कार। यस अर्पण समाचारको साथमा।